नमस्कार। अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। नेता बाबुराम भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेको ए माओवादीका नेता अग्नि सापकोटाको आरोप। न्याय परिषदले सिफारिस गरेको काट्ने आदेशका बारेमा नेकपा एमाले पार्टी निकट कानून व्यवसायसँग छलफल गर्ने। आशा बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै। टर्कीको एक कोइला खानीको विस्फोटमा परि 201 जनाको मृत्यु, 75 जना घाइते, उद्धार कार्य जारी। र सौराहामा जारी प्रथम गैंडाको फुटबल प्रतियोगितामा आज गोर्खा बोइज बोटुल र भरतपुर फुटबल क्लब भिड्दै। इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि 2 खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। ए नेकपा माओवादीका नेता अग्नि सापकोटाले पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेको आरोप लगाउनु भएको छ। रफल संचार क्लब भक्तपुरले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी निर्माणका लागि बाबुरामले पार्टी सम्मेलनबाट छोडेर भागेको बताउनु भएको हो। बाबुराम कम्युनिष्ट आन्दोलनबाट भाग्न खोज्दैछन्, नयाँ संगठन निर्माण गर्न खोज्दैछन्। सापकोटाले भन्नुभयो, पार्टी संस्थापन पक्ष कम्युनिष्ट एक हुनुपर्छ भनिरहँदा बाबुराम पनि कम्युनिष्ट धाराबाट नै भाग्न लागेका छन्। नेकपा माओवादीले पार्टी विभाजन गलत भएको यथार्थ सबैले बुझिसकेकाले अब पार्टी एकीकरण हुने विश्वास गर्दै दुवै पार्टी मिलेर मात्र गाडी बन्न सकिने सापकोटाको भनाइरहेको छ। ओखलढुङ्गाका उज्जवल कुमार श्रेष्ठको हत्याको आरोपमा पूर्व माओवादी कार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरेकोमा नेकपा माओवादीले आपत्ति जनाएको छ। नेकपा माओवादीकी प्रवक्ता पम्फा भूषालले विज्ञप्ति निकालेर विस्तृत शान्ति सम्झौता अन्तरिम संविधान र हालै पारिसत्य निरूपण मेलमिलाप विधेयकको मूल्य मान्यता विपरीत गौतमलाई पक्राउ गरिएको भन्दै त्यसको विरोध गर्नुभएको छ। नेकपा माओवादीले गौतमको तत्काल रिहाईको माग पनि गरेको छ। गौतमको पक्राउलाई प्रतिगमनकारी कदम भन्दै नेकपा माओवादीले शान्ति सम्झौता र कानूनी मान्यताको पालना गर्न गराउन माग समेत गरेको छ। अन्यथा यसका विरुद्ध संघर्षको विकल्प नरहने चेतावनी पनि दिएको छ। प्रगतिशील रूपान्तरणको आन्दोलनको कालले बागबजारबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले गौतमलाई हिजो पक्रेको थियो। नेपाली समाजी कर्मचारी युनियनको 6 राष्ट्रिय महाधिवेशन 21 बजे चितवन घोषणा पत्र जारी गर्दै सकिएको छ। युनियनको गत 28 गतेदेखि चितवनको रत्नगरमा सुरु भएको महाधिवेशन आज घोषणा पत्र जारी गर्दै सकिएको हो। घोषणा पत्रमा आधिकारिक चयन युनियनको निर्वाचन अविलम्बन गराउन रचनात्मक सहयोग सहित दबाव दिइने, जनप्रतिनिधि नभएको अवस्थामा विकास निर्माणको कामलाई प्रभावित हुन नदिए स्थानीय निकायमा काम गर्ने कर्मचारीका लागि स्थानीय सेवा आयोगको गठन गरी छुट्टी विशिष्टीकरण सेवाका रूपमा कायम गराउन पहल गर्ने, द्वन्द्व पीडित निसामती कर्मचारीहरू तथा तिनका परिवारलाई स्वास्थ्य उपचार उचित क्षतिपूर्तिको व्यवस्था गरिने, भ्रष्टाचार मुक्त सार्वजनिक प्रशासनको सुनिश्चितता र सुशासन कायम गर्ने जस्ता 21 मुद्दाहरू समेटिएका छन्। अधिवेशनले युनियनको अध्यक्षमा सुबोध कुमार देवकोटालाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै महासचिवको साध्यक्ष अन्य केही पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणी विहीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने मंगलबार मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा विष्णु बहादुर रायमाझीलाई पछि पार्दै गोपाल प्रसाद पोखरेल विजयी हुनुभयो। पोखरेलले 393 तथा रायमाझीले 153 मत ल्याउनुभयो। त्यस्तै महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय विजयी हुनुभएको छ। आत्रेयले 272 तथा प्रत्याशी बिन्दा कुमार नेपालले 256 मत प्राप्त गर्नुभयो। मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी निर्विरोध निर्वाचित हुनुभयो। श्रेणीविहीन उपाध्यक्षमा शंकर पुरी विजय हुनुभयो। पुरीले प्रत्याशी सोमनाथ कोइरालालाई 12 मतले पराजित गर्नुभयो। पुरीले 271 र कोइरालाले 259 मत पाउनुभयो। महासचिवमा जितबहादुर मणि निर्विरोध निर्वाचित हुनुभयो। यसै गरी सचिवमा दुर्गा प्रसाद फैयाल, राजु प्रसाद उप्रेदी, राजेन्द्र बुढाथोकी र सुभाष कुमार कोइराला विजय हुनुभयो। चारजना सचिवका लागि 15 जनाको उम्मेदवारी परेको थियो। यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मकर निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा नवलबहादुर मल्ल निर्विरोध हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट दिपेन्द्र कुमार खत्री, पश्चिमाञ्चलबाट जयेश्वर पन्थी, मध्यपश्चिमाञ्चलबाट विष्णु दत्त रेग्मी निर्वाचित हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा मध्यमाञ्चलबाट प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर निदाल र केन्द्रीय स्तरका कार्यालयका तर्फबाट उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले 70 सदस्य निर्वाचित गरेको हो भने 5 जना सदस्य मनोनयन हुने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद प्राचुर्यले जानकारी दिनुभयो। महाधिवेशनको गत 28 गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। नेकपा एमालेले आज न्याय परिषदले सिफारिस गरेका 8 न्यायाधीशका बारेमा कानूनविदसँग छलफल गर्ने भएको छ। विवादित न्यायाधीशहरूलाई अनुमोदन गर्ने पक्षमा उभिँदा पार्टीको छवि नै धुमिल हुने धारणामा पार्टीमा उठेपछि एमाले पार्टी निकट कानून व्यवसायसँग छलफल गर्न लागेको हो। एमालेको शीर्ष तहमा पनि सिफारिसमा परेका न्यायाधीशलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद देखिएको छ। आजको छलफलबाट एमाले आफ्नो धारणा बनाउने तयारी गरेको स्रोतले जनाएको छ। एमालेमा सिफारिस अनुमोदन हुन नदिन नेतृत्वमाथि दबाव परेको छ। सिफारिसका विषयमा छलफल गर्न सुनवाई समितिले आगामी आइतबार बिहान न्याय परिषदका सदस्यहरूलाई बोलाएको छ। आज बुद्ध जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसको रूपमा समेत मनाइने गरिन्छ। आज विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्ध धर्मावलम्बी भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गरिरहेका छन्। लुम्बिनी काठमाडौँको स्वयम्भू बौद्ध लगायत विभिन्न देशका बिहारा गुम्बाहरूमा आज शिल प्रार्थनाका साथै बुद्ध सम्बन्धी प्रवचनहरू भइरहेका छन्। ईसाई पूर्व 563 अर्थात् आजभन्दा 2558 वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा शाक्य वंशीय राजा शुद्धोधन र रानी मायावतीका पुत्रका रूपमा जन्मिनुभएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धका नावल विश्वमा प्रख्यात हुनुभएको थियो। एसियाका ज्योतिका रूपमा सुविख्यात गौतम बुद्धले 80 वर्षको उमेर कशी नगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो। भगवान गौतम बुद्धद्वारा प्रतिपादित धर्म र उपदेशहरू नेपालका सार्क, भारत, चीन, श्रीलङ्का, बर्मा, थाइल्याण्ड, भुटान, जापान, भियतनाम, कम्बोडिया लगायत विश्वका विभिन्न मुलुकमा बुद्ध धर्मका रूपमा विस्तार भएका छन्। यसैबीच डाक्टर रामवरण यादवले बुद्धको उपदेश जीवन उपयोगी भएको बताउनु भएको छ। 2558 बुद्ध जन्म जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डाक्टर यादवले भगवान गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्तिको आजको दिन हाम्रा लागि अत्यन्तै पावन र महत्वपूर्ण दिन हो भन्नु भएको छ। सन्देशमा यादवले भन्नुभएको छ, विश्वमा शान्ति, अहिंसा र प्रेमको सन्देश फैलाउन गौतम बुद्धका उपदेशहरू सान्दर्भिक र जीवन उपयोगी भएका छन्। यसै गरी बुद्ध जयन्तीकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति परमानन्द झाले शान्ति र अहिंसाका प्रतिमूर्ति गौतम बुद्धले देखाएको सत्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले पनि 2558 बुद्ध जयन्तीका अवसरमा सन्देश दिनुहुँदै आपसी सद्भाव, सहमति, सहकार्य र एकताका माध्यमबाट मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरता कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। दिगो शान्ति र राजनीतिक स्थिरताको वातावरणमा नै आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने बताउँदै प्रधानमन्त्री कोइरालाले विकासले गति लिएपछि मात्र आम नागरिकलाई सुख र समृद्धि प्राप्त हुन सक्ने बताउनु भएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गौ गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति नगरीका रूपमा विकास गर्न आफ्नो पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव हा ओलियाङ झु चार दिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। गत वर्षको सेप्टेम्बरमा पदबहाली गरेपछि उहाँ पहिलोपटक नेपाल भ्रमणमा आउनु भएको हो। विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया प्रान्त क्षेत्रीय ब्युरोका निर्देशक समेत रहेका झुले प्रधानमन्त्री सभामुख अर्थमन्त्री मुख्य प्रमुख निर्वाचन आयुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ। सहायक महासचिव झुले बिहिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पोखरेलसँग संयुक्त रूपमा नेपाल मानव अधिकार प्रतिवेदन 2014 सार्वजनिक गर्नुहुनेछ। उक्त प्रतिवेदन क्षेत्रीय असमानता कम गर्ने र मानवीय सम्भाव्यता उजागर गर्ने विषयमा केन्द्रित छ। नेपाल विद्युत प्राधिकरणले विद्युत भार कटौती दैनिक 2 घण्टाले घटाएको छ। आजदेखि लागू हुने गरी प्राधिकरणले हालको विद्युत भार कटौती 2 घण्टाले घटाएको हो। नदीहरूको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको तथा कुलेखानी जलाशयको पानी सञ्चितलाई अधिकतम सदुपयोग गर्दै थप 2 घण्टा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको प्राधिकरणको प्रसारण महाशाखाले जनाएको छ। सम्भव भएसम्म विद्युत खपत कम गर्न र अधिक विद्युत खपत गर्ने चिन्तता उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले विद्युत उपभोक्तासँग अनुरोध गरेको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, चुरोड सुर्ती सेवन गर्ने व्यक्ति सरकारी सेवामा प्रवेश गर्न नपाउने व्यवस्था मिलाउने सरकारको तयारीप्रति तपाईँको प्रतिक्रिया के छ? ए अनुशासनमा राख्ने प्रयास, बे असम्भव कुरा, से सस्तो लोकप्रियता। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन 9 बिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, टर्कीको पश्चिमी सहर सोमा स्थित एक कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या 201 पुगेको छ। घटनामा अन्य 75 जना घाइते भएका छन्। अझै पनि धेरै कामदार खानीभित्र फँसेको अधिकारीहरूले बताएका छन्। कोइला खानीमा आग लागेपछि विस्फोट भएको बताइएको छ। खानीमा फँसेका कामदारहरूलाई बचाउन पाइपद्वारा अक्सिजन खानीभित्र पठाइएको छ। खानीमा विस्फोटका समयमा 787 जना काम गरिएका र ती मध्ये 363 जनाको अवस्था मात्र पत्ता लागेको उद्धारकर्ताले जनाएका छन्। घटनास्थलमा उद्धार जारी छ। निजी स्वामित्वको सो खानीमा काम गर्नेहरूका आफन्तहरू ठूलो संख्यामा खानी क्षेत्रमा भेला भएका छन्। खानीमा विद्युतीय गडबडी भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। नाइजेरियामा चरमपन्थी संगठन बोको हरामले अपहरण गरेका छात्रहरूको रिहाईका लागि सरकार वार्ताको तयारीमा रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्। नाइजेरिया सरकारका एक मन्त्री तनिमो तुकारीले बोको हरामले आफ्ना साथीहरूको रिहाई गरेपछि अपहरेर छात्रहरूलाई छोड्ने बताएकाले त्यसका लागि वार्ता अगाडि बढाइने बताएका छन्। पश्चिमी शिक्षाको विरोध गर्दै आएको बोको हरामले आफ्ना केही कमान्डहरूलाई सरकारले मुक्त गरे छात्रहरूलाई छोड्न तयार रहेको बताएको ती मन्त्रीले जानकारी दिनुभयो। बोको हरामले चार हप्ता अघि नाइजेरियाका करिब 200 स्कुली किशोरीहरूलाई अपहरण गरेको थियो। खेल समाचार। पूर्वी चितवनको सौराहमा जारी प्रथम गैंडाका फुटबल प्रतियोगितामा आज गोर्खा बोयज स्पोर्ट बुटवल र भरतपुर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा दुई टिमले पहिलो खेल खेल्न लागेका हुन्। आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। खेल अपराह 3 बजेपछि बागमा र सामुदायिक वनको सौरमा शुरू हुनेछ। यसअघि हिजो भएको खेलमा युम स्टार कावासोतीलाई पराजित गर्दै हर्दी युवा समाज भण्डारा सेमी फाइनलमा प्रवेश गरेको 12 टिम सहभागी प्रतियोगिता जेठ 5 गतेसम्म चल्नेछ। आन्तरिक पर्यटन प्रबन्धन तथा दुर्लभ वन्य सन्तु संरक्षण गर्ने उद्देश्यका साथ सौरा युवा समाजले प्रतियोगिता आयोजना गरेको हो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा हैदराबाद र पन्जाब बीच दिउँसो सभा 4 बजेपछि प्रतिस्पर्धा अपराह 4 बजे सभा 4 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 9 खेल खेलेको पन्जाब 7 जित र 2 पराजित हुँदै 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। समान 9 खेल खेलेको हैदराबाद भने 4 जित र 5 हार खाँदै 8 अङ्कसहित तालिकाको 5 स्थानमा रहेको छ। यस्तै आज हुने दोस्रो खेलमा कोलकाता र मुम्बई बीच बेलुकी सभा 8 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 9 खेल खेलेको कोलकाताले 4 जित र 5 हार बेहोर्दै 8 अङ्कसहित तालिकाको चौथो स्थानमा रहेको छ भने समान खेल खेलेको मुम्बई 3 जित र समाहार बेहोर्दै 6 अङ्कसहित तालिकाको पुच्छारबाट दोस्रो स्थानमा रहेको छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेता बाबुराम भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेको माओवादीका नेता सापकोटाको आरोप। न्याय परिषदले सिफारिस गरेका 8 न्यायाधीशका बारेमा नेकपा एमाले पार्टी निकट कानून व्यवसायसँग छलफल गर्ने। आज बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै। टर्कीको एक कोइला खानीको विस्फोटमा परि 201 जनाको मृत्यु 75 जना घाइते उद्धार कार्य जारी। र सौराहमा जारी प्रथम गैंडाका फुटबल प्रतियोगितामा आज गोर्खा बोयज बुटवल र भरतपुर फुटबल क्लब भिड्दै इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि दुई खेल हुने। अवस्थ दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार।